हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि, तपाईँसँगै कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ। मिठा मिठा लुकदोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ, अनि तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-563-332 र 056-563-333, यो दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरेका छौँ। र यति बेला को साथी आइसक्नु भएको छ फोन सम्पर्कमा, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, को साथी हुनुहुन्छ भन्ने इसारा चाहिँ पाइरहेका थिएँ, तर उहाँसँग चाहिँ कुराकानी हुन सकेन। मेरो अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो हेलो, हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट सबिना भुजेल। के छ हाम्रो सबिनाको हाल खबर? म हराएको छैन, हराएको भए अहिले आउँथे होला त। अनि के छ तपाईँको नयाँ नौला हाल खबर, तनहुतिरको हाल खबर के छ? आज पानी परेको थियो, हो यता पनि पानी परिरहेको थियो अघि भर्खर चाहिँ है, अहिले चाहिँ रोकिया छ अलिअलि। अनि खाना खानु भयो कि छैन? मेरो पनि भएको छैन, अब कार्यक्रम सकिए पछाडि मात्रै। अनि आजको कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? धन्यवाद हजुर। हुन्छ, अहिले पनि छुट्टा भयो सबिना। नमस्कार सबिना, आउनुहुन्थ्यो यति बेला तनहुबाट आउनु भएको थियो। अर्पण शुभ साँझको व्यवसाय हो, तपाईँ पनि आउन चाहनुहुन्छ एकैछिन भए पनि हामीसँग रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। र अर्को साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो हेलो, हजुर नमस्कार। हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? माधवपुरबाट। के भन्नु पऱ्यो? विनिसा पन्त। अनि के गर्नुहुन्छ विनिसा? बसी बसाइ मात्रै छ। अनि बसिरहेको बेलामा रेडियो अर्पण कतिको सुन्नुहुन्छ? आज लागिहाल्यो नि है, ल ठिक छ। अनि अब बज्ने भएको मार्फत चाहिँ को कसलाई सम्झिनुहुन्छ विनिसाले? हुन्छ विनिसा, फेरि पनि आउँदै गर्नुहोस्, अहिले भने छुटौँ। नमस्कार, विनिसा आउनु भएको थियो यति बेला माधवपुरबाट। र अर्पण शुभ साँझको यो विषयमा तपाईँ फोन गर्दै गर्नुहोस्, तपाईँको फोन नलागुन्जेलसम्मको लागि एउटा भाका तपाईँको लागि निकै नै मिठो छ भाका, पागल बनी मर्छु होला। पागल बानी मर्छु होला तिमीले छोडी गए सुपिया विश्वास घात भए छाती पर्छ तिम्रो मन दुखे जानै देउला मायाले नापुगे पागल बानी मर्छु होला तिमीले छोडी गए सुपिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए खालको भाग तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर र आउन चाहनुहुन्छ यो साँझको बेला दिनभरिको थकालाई एक किसिम भए पनि आफूबाट टाढा राख्न चाहनुहुन्छ हामीसँगै रम्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556-363-332 र 0556-363-333 यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म कोराकदेखि प्रेम कोराकदेखि प्रेम के छ प्रेमजीको हाल खबर एकदम ठिकठाक हुनुहुन्छ दिदी एकदम ठिकठाक छ खाना खानुभयो हजुर मैले भर्खरै अनि आज कुराकतिर पानी परेको थियो कि थिएन प्रेमजी त्यस्तै हो सिमसिम पानी परिरहेको छ सिमसिम मात्रै पर्यो हजुर गर्मी भइरहेको बेलामा एकदम शीतल त भयो है आज एकदम शीतल छ ल ठिक छ अनि आज कसलाई सम्झिरहनुहुन्छ वर्ष साँझ मार्फत नमस्कार प्रेमजी आउनु भएको थियो यति बेला कुराकबाट र अर्पण शुभ साँझको बसाइ हो हरेक दिन आउँछौँ हामी अर्पण शुभ साँझको बसाइ लिएर 7 बजे लगत्तै करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ आवाजै कता हो बोल्नु भएको जस्तो आइरहेछ ए कुराकदेखि बाटुली लामा के छ हाम्रो बाटुलीजीको हाल खबर मेरो पनि ठिक छ धेरै समयपछि भेट भयो है तपाईँसँग ल ठिक छ, केही छैन, सधैँ दिनदिनै गर्नुपर्छ भन्ने पनि त छैन नि, होइन र? कार्यक्रम सुनेर चाहिँ सधैँभरि साथ दिनुहोस् है। अनि खाना खानु भयो कि छैन? भने पछाडि सबै काम सकेर बस्नु भयो अहिले? कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? धन्यवाद हजुर। हुन्छ बाटुलेजी, अहिले भने छुटौँ, नमस्कार। बाटुलेजी आउनु भएको थियो यति बेला कुराकबाट, र तपाईँ पनि आउँदै गर्नुहोला सुना 56363 र 56363333 बाटो खुल्लै छ यति बेला फेरि पनि तपाईँको लागि यो मिठो भाका। सास पनि छैन अरु कसैको, आसमानि दुईटा मुटु जोडिन्छ मायालाई छ। बाँच्न सक्छु होला म अक्सिजनै नभए, तर मलाई जिउन तिमी चाहिन्छ। सास पनि छैन अरु कसैको, आसमानी दुईटा मुटु जोडिन्छ मायालाई छ। बच्न सक्छु होला म अक्सिजनै नभए, तर मलाई जिउन तिमी चाहिन्छ। बच्न सक्छु अक्सिजनै नभए, तर मलाई जिउन तिमी चाहिन्छ। बाँच्न सक्छु होला म अक्सिजन नभए, तर मलाई जिउन तिमी चाहिन्छ। निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ यो साँझको बेला हामीसँगै एकैछिन भए पनि रम्न मन लागेको छ भनेदेखि फोन गर्नुहोला 56563332 र 56563333। यो दुईवटा बाटो बिल्कुलै तपाईँको लागि खुल्ला छ। र यति बेला कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेको छु, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्छ फोन लाइनमा? हेलो हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सौराचोकबाट नवीन आचार्य। सौराचोकबाट नवीन आचार्य, के छ नवीनजी हाल खबर तपाईँको? सब ठिक छ हजुर। एकदमै धेरै समय पछाडि आउनु भयो है? हजुर हजुर। कता व्यस्त हुनुहुन्छ? हल्का फुल्का एकदमै व्यस्त हुनुहुन्छ, हल्का फुल्का होइन? नत्र हामीलाई सम्झिहाल्नुहुन्थ्यो नि होइन र मनमा नै सम्झिनु भएको त के थाहा त नि कहिले काहीँ आएर सम्झेको छु है पनि नभनेपछि ल ठिकै छ अहिले चाहिँ भन्यो अहिले भरे खाने हाम्रो यहाँ स्टाफ भाइले यहाँ मोबाइलमा बजाइरहेको छ अनि झ्यासै याद आयो क्या फोन गरेर लाइभ पनि हाले ठिक छ धेरै समय पछाडि भए पनि सम्झिनु भयो खुसी लाग्यो अनि खानपिन त भएको छैन होला है एकदम भएको छैन हजुर हाम्रो त पुरानो स्टाइल हो नौ साढे नौ वर्ष पुगे पनि अनि के छ पानी परेको छ अहिले पानी अहिले भर्खरसम्म दनादन परिरहेको थियो सात बज्ने बेलासम्म चाहिँ है अहिले त आनन्द छ चिसो शीतल भएको छ है हजुर ठिक छ को कसो सम्झिनुहुन्छ आज नवीनजीले मेरो मुख हेरेपछि मेरो भाइ छ राजु कुमार उल्लाई हाम्रो रेशमजीलाई एलएस आचार्य लीला आचार्य रमा त्यहाँपछि सुशीला त्यहाँपछि चुडामणी त्यहाँपछि अभय रविन र सम्पूर्ण पवित्र किराना स्टोर छ नवीनजी आउनु भएको थियो यति बेला सोराचकबाट र अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सुदीप चेपाङ कहाँबाट सुदीपजी दाहा खानीबाट अनि के छ त्यतातिरको हाल खबर सुनाउनुहोस् न पानी पऱ्यो कि छैन आज ल ठिक छ यतापट्टि पानी परिसक्यो अब त्यता जान्छ होला पक्की पनि पानी है अनि खाना खानुभयो कि छैन नि यस पछाडि बज्ने भाका मार्फत कसो सम्झिनुहुन्छ तपाईँ कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत यति बेला हुन्छ सुदीपजी छुटौँ नमस्कार सुदीप आउनु भएको थियो यति बेला दाहा खानीबाट र अर्पण शुभ साँझको बसाई हो हामी लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ एकजना साथीलाई म स्वागत गर्छु सायद अन्तिम सहभागी साथी हुनुहुन्छ कि जस्तो लागिरहेछ हेलो हेलो दिदी नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो हेटौँडाबाट यहाँको शुभ नाम ऋतु लामा ऋतु लामा हजुर के गर्नुहुन्छ ऋतुजी मेरो चाहिँ भएको छैन हाम्रो विष्णुजीको चाहिँ भइसक्यो अरे है अनि आजको कसलाई सम्झिनुहुन्छ हुन्छ अहिले भने छुट्याउ नमस्कार ऋतुजी आउनु भएको थियो यति बेला हेटौँडाबाट र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा पनि आइसकेका छौँ र अब चाहिँ चाहेर पनि तपाईँसँग कुराकानी गर्न सक्दैनौँ किनकि थोरै समय छ थोरै समय पनि तपाईँसँग धेरै रमाइलो गर्ने चाहना हो हाम्रो राजा नछुट्टिए भोलि फेरि अर्पण शुभ साँझको व्यवसाय लिएर आउनु पनि मिल्दैन त्यसैले पनि आजको व्यवसायबाट अब चाहिँ छुटिनुपर्छ यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनुभयो तपाईँ सबैजनालाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले पनि साथ दिनुभयो सुनिदिनुभयो तपाईँलाई पनि धन्यवाद छ विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनु भएको थियो तनहुबाट सबिना, त्यस्तै गरी माधवपुरबाट विनिसा आउनु भएको थियो, कुराकबाट प्रेम, कुराकबाट ब्याटुलजी आउनु भएको थियो, सोरहाचुकबाट नवीन, त्यस्तै गरी दाहाखानीबाट सुदीप र अन्तमा हेटौँडाबाट ऋतु आउनु भएको थियो। सबैजनालाई पुनः एकपटक धन्यवाद छ र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि सुटिन्छु। नमस्कार, शुभ सन्ध्या। अर्पण 104.5 मेगाहर्ट्ज।